उसे लगेगा कभी मेरा भी सफीना साहिल से लगेगा कभी मेरा भी सफीना देखेंगे कभी शौक से मक्का मदीना मोमिन जो फिदा नक्श कफे पाए नबी हो सल्लल्लाहु अलैहि वसल्लम मोमिन जो फिदा नक्श कफे पाए नबी हो ज़ेर कदम आज भी आलम का खजीना ओ ज़ेर कदम आज भी आलम का खजीना गर सुन्नत नबवी की करे पैरवी उम्मत गर सुन्नत नबवी की करे पैरवी उम्मत तूफान से निकल जाएगा फिर उसका सफीना तूफान से निकल जाएगा फिर उसका सफीना ये दौलत ईमान जो मिली सारे जहां को ये दौलत ईमान जो मिली सारे जहां को फैजान मदीना है ये फैजान मदीना फैजान मदीना है ये फैजान मदीना और दूसरे जो पढ़ते हैं अपने खालिक पर फिदा हो और गैरुल्लाह को छोड़ दामने मुर्शिद पकड़ और नफ्स के रिश्ते को तोड़ अपने खालिक पर फिदा हो और गैरुल्लाह को छोड़ दामने मुर्शिद पकड़ और नफ्स के रिश्ते को तोड़ दामने मुर्शिद पकड़ और नफ्स के रिश्ते को तोड़ मैंने माना है बहारे आरजी तुझको लजीज मैंने माना है बहारे आरजी तुझको लजीज दाइमी राहत की खातिर आरजी राहत को छोड़ दाइमी राहत की खातिर आरजी राहत को छोड़ खाक हो जाएंगे कब्रों में हसीनों के बदन खाक हो जाएंगे कब्रों में हसीनों के बदन आरजी दिलबर की खातिर राह पैगंबर न छोड़ आरजी दिलबर की खातिर राह पैगंबर न छोड़ तूने जो रब से किया था अहदो पैमाने अजल तूने जो रब से किया था अहदो पैमाने अजल नफ्स दुश्मन की वजह से उसको ए ज़ालिम न छोड़, नफ्स दुश्मन की वजह से उसको ए ज़ालिम न छोड़, दामने मुर्शिद पकड़ और नफ्स के रिश्ते को तोड़। ये आजकल मैं यही गुनगुना रहा हूँ, अजीब दर्द भरे अशआर हैं। अपने खालिक पर फिदा हो और गैरुल्लाह को छोड़, दामने मुर्शिद पकड़ और नफ्स के रिश्ते को तोड़। मैंने माना है बहारे आरजी तुझको लजीज, मैंने माना है बहारे आरजी तुझको लजीज, दाइमी राहत की खातिर आरजी राहत को छोड़, दाइमी राहत की खातिर आरजी राहत को छोड़। तूने जो रब से किया था अहदो पैमाने अजल, तूने जो रब से किया था अहदो पैमाने अजल, नफ्स दुश्मन की वजह से उसको ए ज़ालिम न छोड़, नफ्स दुश्मन की वजह से उसको ए ज़ालिम छोड़। खाक हो जाएंगे कब्रों में हसीनों के बदन, खाक हो जाएंगे कब्रों में हसीनों के बदन, आरजी दिल भर की खातिर राह पैगंबर न छोड़, आरजी दिल भर की खातिर राह पैगंबर न छोड़। तेरे कोई सहारा नहीं है सिवा तेरे, कोई हमारा नहीं है सिवा तेरे, कोई सहारा नहीं है सिवा तेरे, कोई हमारा नहीं है। पहाड़ों का दामन समंदर का साहिल, पहाड़ों का दामन समंदर का साहिल, बजुज आह के कुछ सहारा नहीं है, बजुज आह के कुछ सहारा नहीं है सिवा तेरे, कोई सहारा नहीं है। दामन फ़क़्र में मेरे पिन्हा है ताज कैसरी, दामन फ़क़्र में मेरे पिन्हा है ताज कैसरी, पिन्हा है ताज कैसरी, ज़र्रा दर्द ओ गम तेरा, ज़र्रा दर्द ओ गम तेरा, दोनों जहाँ से कम नहीं, दोनों जहाँ से कम नहीं। خان کا سو گئے جبین و محل قا پیشے تو در سجدہ بوتا رویت زن وارے خدا رشک بوتانے آزری اے محجبین و محلقا پیشے تو در سجدہ بوتا رویت زن وارے خدا رشک بوتان آزری ای میر تو میرد بتو مردہ شدہ از دست تو یا دفن کن یا زندہ کن یا دفن کن یا زندہ کن اے جان ناز دل بری یا دفن کن یا زندہ کن اے جان ناز دل بری اے محجبین و محلقا پیشے تو در سجدہ بوتا ماشاءاللہ بہت درد میں ڈوبے اشعار ہیں چمن میں ہوں مگر آہے بیابانی نہیں جاتی چمن میں ہوں مگر آہے بیابانی نہیں جاتی یہ کیا آتش ہے فراوانی نہیں جاتی یہ کیا آتش ہے آہوں کی فراوانی نہیں جاتی نہ جانے کتنی نہرے میرے دریا سے جانے کتنی نہریں میرے دریا سے ہوئی جاری مگر پھر بھی میرے دریا کی تو غیانی نہیں جاتی مگر پھر بھی میرے دریا کی تو یعنی نہیں جاتی میں گلشن میں ہوں لیکن فیض ہے یہ شیخ کامل کا میں گلشن میں ہوں لیکن فیض ہے یہ شیخ کامل کا گلشن میں بھی ان موجوں کی تو یعنی نہیں جاتی ماشاءاللہ آپ لوگ سو جائیں صاحب تنویر صاحب کو جگانے کے لیے میں سب کر رہا ہوں حمید صاحب رحمۃ اللہ اس کو پڑھتے تھے پھر نعرہ مستانہ ہے دل دیوانہ پھر نعرہ مستانہ ہے دل دیوانہ پھر نعرہ مستانہ دل دیوانہ زنجیر تیرے علائق پر پھر ضرب و رندانام زنجیر علائق پر پھر ضرب و رندانام رو رو کے کوئی مجنوں زندہ میں کہہ رہا تھا رو رو کے کوئی مجنوں زندہ میں کہہ رہا تھا یا رب میرا ویرانہ یا رب میرا ویرانہ یا رب میرا ویرانہ یا رب میرا ویرانہ فرزانگی کو بدلے دیوانگی سے دم میں فرزانگی کو بدلے دیوانگی سے دم میں مل جائے اگر اے دل تجھ کو کوئی مستانہ مل جائے اگر اے دل تجھ کو کوئی جی جی خوب راستہ دیوانہ